चोकको माथि, मोबाइल 98452 46174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। भारत भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइराला आज स्वदेश फर्कँदै हुनुहुन्छ। उहाँ दिउँसो 3:30 बजी नयाँ दिल्लीबाट काठमाडौँ आइपुग्ने प्रधानमन्त्रीको निजी सचिवालय जनाएको छ। नवनियुक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन कोइराला सोमबार नयाँ दिल्ली जानु भएको हो। मंगलबार प्रधानमन्त्री कोइरालाले त्यहाँका प्रधानमन्त्री मोदी, राष्ट्रपति प्रणब मुखर्जी, पाकिस्तानी प्रधानमन्त्री नजाब शरीफ, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्सी, भूटानका प्रधानमन्त्री छिरिङ तोगे लगायतसँग भेट गर्नुभएको थियो। प्रधानमन्त्री कोइरालाले सार्क राष्ट्रका सरकार प्रमुख एवं राष्ट्राध्यक्ष लाई आगामी नोभेम्बरमा नेपालमा हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन अग्रिम निमन्त्रणा पनि दिनुभएको थियो। महाधिवेशनको तयारीका विषयमा छलफल गर्न नेकपा एमाले केन्द्रीय कमिटिको बैठक आज बस्दैछ। बिहान 11 बजेपछि पार्टीकाले बल्खुमा बस्ने बैठकमा अध्यक्ष चन्द्रनाथ खनालको राजनीतिक प्रतिवेदन पेश हुनेछ। अध्यक्ष खनालले महाधिवेशनको तयारी बारेको भनाई सहित प्रतिवेदन पेश गरेपछि छलफलका लागि समय दिएर दस्तावेजमाथि छलफल हुनेछ। एक दिन केन्द्रीय कमिटिको बैठक स्थगित गरेर दस्तावेजमाथि छलफल हुने प्रवक्ता प्रदीप गेवाल जानकारी दिनुभयो। गेवालीले नव महाधिवेशनको तयारी, संगठित सदस्यहरूको सदस्यता, प्रतिनिधि चयन लगायतका विषयमा पनि छलफल हुने बताउनुभयो। एमालेको नव महाधिवेशन अघि त्यसले लिने कार्यनीति र सिद्धान्तका विषयमा नेताहरूबीच मतभेद देखिएको छ। जनताको बहुदलीय जनवाद सिद्धान्त वा विचार मात्रै भन्नेमा पनि पार्टीभित्र बहस सुरु भएको छ। सरकारले यसअघि विभिन्न पक्षसँग गरेका सहमति र सम्झौताको अध्ययन अन्तिम चरणमा पुगेको छ। संविधान निर्माण प्रक्रियालाई सहज बनाउन नेकपा, माओवादीसहित अन्य दल र पक्षसँग भएका सहमतिका विषयमा संविधान सभाको संवैधानिक राजनैतिक संवाद तथा सहमति समिति अन्तर्गतको उपसमितिले अध्ययन गरिरहेको छ। सभासद प्रणबहादुर खड्का नेतृत्वको उपसमितिको बैठक आज पनि बस्दैछ। बैठकमा दल विशेषसँग भएका सम्झौताको बारेमा चिरस अध्ययन गर्ने काम भइरहेको र उपसभापति प्रतिवेदन तयार गर्ने अन्तिम चरणमा पुगेको समितिका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिनुभयो। आज संविधान अध्ययन अभिलेख तथा निकोल समितिको बैठक पनि बस्दैछ। दिउँसो 4 बजी बोलाइएको बैठकमा राज्य पुनर्संरचना अन्तर्गतका सहमति र विवादको विषयमा छलफल हुनेछ। आजदेखि घर घरमा दीपावली गरी गणतन्त्र दिवस मनाउन सरकारले सबैलाई आग्रह गरेको छ। राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको दिनको सम्झनामा बिहिबार विशेष कार्यक्रम आयोजना हुने भए पनि आजदेखि 3 दिनसम्म दीपावली गर्न गृह मन्त्रालयले आग्रह गरेको हो। गणतन्त्र दिवस मूल समारोह समितिले सरकारी, गैर सरकारी, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा 3 दिनसम्म साँझमा दीपावली गर्नुका साथै दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ। दक्षिण कोरियाको एक अस्पतालमा आग लागी हुँदा 1 नर्ससहित 21 बिरामीको मृत्यु भएको छ। दक्षिण कोरियाको चानसियोगमा रहेको एक अस्पतालमा आग लागी हुँदा कम्तीमा 21 मृत्यु भएको हो। कयौं बिरामी र कुरुवा घाइते भएका छन्। आग लागि आधा घण्टापछि नियन्त्रणमा आए पनि 70-80 वर्षका बिरामीको निसासेर मृत्यु भएको बीबीसीले जनाएको छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज किङ्स इलेभेन पन्जाब र कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुँदैछ। हिजो बेलुकाका लागि तय भएको खेल वर्षाका कारण आज हुन लागेको हो। स्थगित खेल आज सुबह 4 बजी हुनेछ। लिग चरणमा खेलेका 14 खेल मध्ये 11 खेल जितेर 22 अङ्क सहित शीर्ष स्थानमा रहँदै पन्जाबले प्ले अफमा स्थान सुरक्षित गरेको थियो। यस्तै कोलकाता 9 खेल जितेर 18 अङ्क सहित दोस्रो स्थानमा हासिल गरेको हो। खेल जित्ने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ। हार बेर्ने टोलीको फाइनलमा पुग्ने अवसर बाँकी नै रहनेछ। पराजित टोलीले आज बेलुकी सुबह 8 बजी हुने चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स बीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ। हवस् त, बिहान 11 बजीको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।